प्यारे बापा, आपकी बारगाह में सवाल है कि माह रबीउल नूर शरीफ की आमद हो चुकी है, हम जश्न विलादत किस तरह मनाएं, इस मामले में कुछ इरशाद फरमाएं। जश्न विलादत मनाना ये गोया हमारी फितरत में शामिल है, इन्हें अकलन भी अकल में भी ये बात आती है कि हर एक अपने बच्चे का जनरली सालगिरह मनाता है, माँ बाप बच्चे की सालगिरह मनाते हैं, बाज लोग मोमबत्ती बुझाते हैं, कोई केक काटते हैं, तो खैर हमें ना मोमबत्तियां बुझानी है ना इसके लिए केक काटने, यानी एक गोया एक लोगों की नफ्सियात के मुताबिक भी है कि वो अपने तौर पर सालगिरह मनाते हैं। तो हम अपने प्यारे प्यारे मीठे मीठे आका सल्लल्लाहु अलैहि वसल्लम की जश्न विलादत मनाते हैं, हम इसको सालगिरह नहीं कहते, ये आम सा लफ्ज है। जश्न विलादत बहुत खूबसूरत और अजमत वाला कलेमा है, लफ्ज है। तो हम जश्न विलादत मनाते हैं, और हम ही नहीं मनाते बल्कि सदियों से बुजुर्गान दीन मनाते चले आ रहे हैं अल्हम्दुलिल्लाह। बल्कि सच्ची बात यह है कि मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम एक तरह से महीने में चार बार जश्न विलादत मनाते थे, ये शायद आप सबको मालूम हो कि यौम विलादत कौन सा है। पीर, आप पीर को शरीफ क्यों बोलते हो, पीर शरीफ, पीर शरीफ बोलते हो ना, इसीलिए तो पीर शरीफ बोलते हो कि प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम जिस दिन इस दुनिया में तशरीफ ले आए वो दिन पीर शरीफ का था। बांग्लादेश वाले हो सकता है कि सोमवार बोलते हो, सोमवार शरीफ, अगर पीर और सोमवार दोनों में नहीं समझ आती इनको तो मंडे शरीफ, इंग्लिश में मंडे बोलते। तो बहरहाल ये कि पीर शरीफ को मेरे मीठे मीठे आका सल्लल्लाहु तआला अलैहि वसल्लम रोजा रखा करते थे। तो आपकी खिदमत में सवाल अर्ज किया गया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पीर शरीफ का रोजा रखने में क्या हिकमत है। बहरहाल सवाल किया गया तो आपने इरशाद फरमाया कि इन्हें जो जवाब दिया उसमें यह भी शामिल था कि इसी दिन मेरी विलादत हुई थी। तो महीने में चार पीर आते हैं, हफ्ते में एक बार पीर आता है, तो इन मानो के महीने में चार पीर हुए, तो कभी पांच भी आ जाते हैं वो तारीखों के हिसाब से, वरना चार तो ही। तो अब हम तो साल भर में एक बार मनाने के लिए निकले, मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम तो महीने में चार पीर शरीफ मनाते थे, रोजा रख के मनाते थे। मनाने का अंदाज हर दौर में अपना अपना होता है, उर्फ आदत के मुताबिक। और अल्हम्दुलिल्लाह दावत इस्लामी वाले साल में एक बार तो ऐसी धूम डालते कि शैतान का कलेजा फट जाता है, लेकिन महीने में हर पीर को भी मनाते हैं दावत इस्लामी वाले। सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम का इत्तेबा करते हुए दावत इस्लामी वाले हर पीर शरीफ को जश्न विलादत मनाते हैं, और वो इस तरह के मदनी इनामात में से एक मदनी इनाम ये भी है कि क्या आप हर पीर को रोजा, हर पीर शरीफ को रोजा रखते हैं। तो दावत इस्लामी वालों के लिए भी ये मदनी इनाम है, दावत इस्लामी वालियों के लिए भी ये मदनी इनाम है, और दावत इस्लामी के जामियात के तोलबा के लिए भी ये मदनी इनाम है। और बेशुमार दावत इस्लामी वाले अल्हम्दुलिल्लाह पीर शरीफ को रोजा रखते भी हैं। तो जो नहीं रखते वो भी आज नियत कर लें कि हम भी सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम के इत्तिबा में, इस सुन्नत का इत्तिबा करते हुए हर पीर शरीफ को रोजा रखेंगे। सुभान अल्लाह, अल्हम्दुलिल्लाह। तो जश्न विलादत किस तरह मनाना चाहिए, शरीयत के मुताबिक मनाना चाहिए जिससे अल्लाह राजी हो जाए, किसी की दिल आजारी हो किसी मुसलमान की इस तरह नहीं मनाना चाहिए। हाँ, किसी को वसवसे आते हैं इसलिए वो जश्न विलादत से उसकी दिल आजारी होती है, तो उसकी दिल आजारी होती रहे, کہ اس کو ہم نے ایذا نہیں پہنچائی بلکہ وہ خود متعذی ہو گیا, اس نے ایذا اپنے اوپر اوڑھ لی. اب اس کا تو کوئی علاج نہیں ہے. سب سے زیادہ ایذا تو شیطان کو ہوتی ہے, کفار کو بھی ہوتی ہوگی ایذا, وہ بھی جلتے ہوں گے, اور مسلمان کا دل ٹھنڈا ہوتا ہے, آنکھیں ٹھنڈی ہوتی ہے. جیسے کہ حضرت مولانا حسن رضا خان علیہ رحمت الرحمن, جو میرے آقا اعلی حضرت کے بھائی جان ہیں, وہ فرماتے ہیں پیارے ربیع الاول تیری جھلک کے صدقے, پیارے ربیع الاول تیری جھلک کے صدقے, چمکا دیا نصیبا صبح چمکا دیا نصیبا صبح شب ولادت, ہمیں تو جان سے پیاری ہے بارہویں تاریخ, ہمیں تو جان سے پیاری ہے بارہویں خدا پیاری ہے باروین تاری، میرے خدا کو بھی پیاری ہے باروین تاری، میرے خدا کو بھی پیاری ہے باروین تاری، صحاب رہا مت باری ہے باروی تاری، عدد ہم کو بارہ کا کیوں نہ ہو پیارا، عدد ہم کو بارہ کا کیوں نہ ہو پیارا، کے بارہ کی تاریخ سرکار آیا، کے بارہ کی تاریخ سرکار آیا، نہ کیوں بارہویں پہ ہمیں پیار آئے، کے آئے اسی روز سرکار آئے، سرکار کی آمد مرحبا، دلدار کی آمد مرحبا، سرکار کی آمد مرحبا، سردار کی آمد مرحبا، آقا کی آمد مرحبا، داتا کی آمد مرحبا، اچھے کی آمد مرحبا، سچے کی آمد مرحبا، پیارے کی آمد مرحبا، سمرے کی آمد مرحبا، حضور کی آمد مرحبا، نور کی آمد، آقا کی آمد، داتا کی آمد مرحبا، اولا کی آمد مرحبا، اولا کی آمد مرحبا، بالا کی آمد مرحبا، آقا کی آمد مرحبا، شاہ کی آمد مرحبا، جانا کی آمد مرحبا، مرحبا یا مصطفیٰ، مرحبا یا مصطفیٰ، مرحبا یا مصطفیٰ، مرحبا یا مصطفیٰ، مرحبا یا مصطفیٰ، مرحبا یا مصطفیٰ، صلوا علی الحبیب، سبحان اللہ، حسن ولادت سرکار سے ہوا ظاہر روشن، میرے خدا کو بھی پیاری ہے بارہویں تاریخ، سرکار اعلی حضرت رضی اللہ تعالیٰ عنہ کے بھائی جان نے کتنا پیارا نقطہ بیان کر دیا، دیکھیں کائنات میں سب سے بہتر کون ہے، ساری مخلوق میں سرکار ہیں ہمارے صلی اللہ علیہ وسلم، اور اللہ تعالیٰ نے پیارے محبوب صلی اللہ تعالی علیہ وآلہ وسلم کو سب سے بہترین وقت میں پیدا فرمایا، اپنی مشیت سے وہ اگر 13 کو پیدا فرماتا تو 13 تاریخ پیاری ہوتی، تو پتا چلا کہ اللہ تعالی نے 12 تاریخ اپنے محبوب کی آمد کے لیے مقرر فرمائی، تو اس سے پتا چلا کہ 12 تاریخ اللہ تعالی کو بہت زیادہ پیاری ہے، تو اپنے یہاں کے عرف و عادت کے مطابق جشن ولادت کو منایا جائے، جیسے کہ پاکستان میں تو یہ انداز ہے کہ خوب چراغاں ہوتا ہے، سبز سبز پرچم لہراتے ہیں، اور سبز پرچم سے تو دعوت اسلامی والوں کو اس لیے پیار ہے کہ سرکار کے روزے پورے انوار کا رنگ سبز ہے، سنو، اور اتنا پیار ہے، اتنا پیار ہے کہ یہ ربیع النور شریف میں تو باقاعدہ ڈنڈوں میں جھنڈے گاڑ کے یا باندھ کر لگاتے ہیں، اور ویسے سارا ہی سال اپنے سر پر سبز پرچم لہراتے رہتے ہیں، یعنی امامہ سبز سبز باندھے پھرتے ہیں، جب ہوا چلتی ہے تو شملہ بعض اوقات وہ لہرانے لگتا ہے، تو جن کے پاس جھنڈا نہیں ہوتا ویسے ہی شملہ لہراتے ہیں، تو جھنڈا بھی ربیع النور شریف کے اجتماعات میں جب بھی جیسے جمعہ رات کو ہفتہ وار اجتماع ہے تو جھنڈا بھی لانا چاہیے تاکہ جشن ولادت کی مزید دھوم مچے اور لوگوں پر اس کی عظمت قائم ہو، اور اگر کوئی نہیں لا سکا تو وہ حسب موقع اپنے امام شریف کا جو شملہ ہے پیچھے جو کپڑا لٹکتا ہے اس کو شملہ بولتے ہیں، اس کو لہرا دے تو انشاءاللہ وہ منا جھنڈے کے مشابہ ہو جائے گا انشاءاللہ عز و جل، تو جب اجتماع ذکر و نعت ہو اس میں بھی یہ کام آتا رہے گا، سر پہ بندھا ہوا جھنڈا انشاءاللہ عز و جل، اور امامے کا جھنڈا بنانا تو ویسے بھی حضرت سیدنا بریدہ اسلمی رضی اللہ تعالیٰ عنہ کے عمل سے ثابت ہے کہ جب وہ کسی اور ارادے سے آئے تھے اور آخر کار راستے میں سرکار صلی اللہ تعالیٰ علیہ وسلم جب ہجرت کر کے گزر رہے تھے تو وہ مسلمان ہو گئے اپنے تمام ساتھیوں سمیت. تو وہ جلوس کی شکل میں مدینہ منورہ کی طرف ہجرت کا سلسلہ تھا, تو وہ چل پڑے اور حضرت سیدنا بریدہ اسلمی رضی اللہ تعالیٰ عنہ نے اپنا امامہ کھول کر نیزے پہ اس کو ترکیب بنا لی نیزے پر اور اس کا جھنڈا اٹھا لیا. الحمدللہ صبح بہارہ رسالہ اس بار مزید نئی ترکیب کے ساتھ شائع کیا گیا ہے اور اس میں 18 نیتیں بھی شامل ہیں. تو جشن ولادت دعوت اسلامی وعدے کس طرح عقیدت اور احترام سے مناتے ہیں اور ان کو کیا کیا اللہ کی رضا حاصل کرنے کے لیے نیتیں کی کرنی ہوتی ہیں, یہ تمام اس رسالے میں موجود ہیں. صبح بہارہ, تو اس رسالے کو حاصل کیجئے اور اس میں سے نیتیں وغیرہ دیکھ کر نیتیں کر لیجئے, تو انشاءاللہ اس کا ثواب جو ہے وہ دوبالا سہ بالا چار بالا بلکہ 12 بالا ہو جائے گا انشاءاللہ. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.